الله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وشفيعنا ومولانا محمدا عبده ورسوله صلوات الله تبارك وتعالى عليه وعلى آله وأصحابه وذرياته وأهل بيته وبارك وسلم تسليما كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وإذ قال موسى لقومه إن الله يأمركم أن تذبحوا بقرة قالوا أتتخذنا هزوا قال أعوذ بالله أن أكون من الجاهلين یہ سورہ بقرہ کی سڑسٹھ نمبر کی آیت کریمہ ہے اللہ تعالی ارشاد فرماتے ہیں وہ وقت یاد کرو جب موسیٰ علیہ السلام نے اپنی قوم کو فرمایا تھا کہ اللہ تم کو حکم دیتے ہیں کہ تم ایک گائی ذبح کرو قوم کے لوگ جواب میں کہنے لگے کہ کیا آپ ہمارا مذاق بناتے ہیں موسیٰ علیہ السلام نے فرمایا کہ میں اس بات سے اللہ کی پناہ مانگتا ہوں کہ میں ایسا نادان ہو جاؤں نادانوں میں شامل ہو جاؤں جو مذاق میں جھوٹ بولے اللہ اس سے میری حفاظت کرے یہاں سے وہ واقعہ اور قصہ شروع ہو رہا ہے جس قصے کی وجہ سے اس پوری سورت کا نام بقرہ ہے. یہ جو الف لام میم سے سورت شروع ہوتی ہے اس سورت کا نام بقرہ ہے. عربی زبان میں بقرہ گائے کو کہتے ہیں اور یہاں ایک گائے کا قصہ آیا ہے اس لیے پوری سورت کا نام بقرہ ہو گیا ہے. حضرت موسیٰ علیہ السلام کے زمانے میں ایک بہت مالدار آدمی تھا. اس کا نام تھا عامل. بڑا مالدار آدمی لیکن اللہ کی قدرت یہ کہ اس کے گھر کے اندر کوئی لڑکا نہیں تھا. ایک لڑکی تھی بس. اور وہ بھی بڑی اچھی اور خوبصورت لڑکی تھی. اس مالدار آدمی کا ایک بھتیجا تھا. بھتیجے کو شیطان نے بھٹکایا. یہ بھتیجا چچا کے یہاں شادی کے لیے آفر بھیج رہا ہوگا. ادھر سے شادی کی کوئی تیاری نہیں ہوئی. اس بھتیجے صاحب نے یہ سوچا کہ چچا کی عمر تو بہت لمبی ہو رہی ہے. چچا جان تو مرتے بھی نہیں ہیں. یہ بڈھا کب مرے اور میں بھتیجا ہونے کی وجہ سے اس کی ساری پراپرٹی پر قبضہ کر لوں. پرانے زمانے میں کچھ ایسا بھی ہوتا تھا کہ لڑکیوں کو باپ کے مال میں بالکل حصہ نہیں دیتے تھے. یہ تو حضرت نبی کریم صلی اللہ علیہ وسلم پر جو اللہ نے شریعت اتاری, جو قانون اتارے, اس میں اللہ نے فرض کر دیا کہ لڑکی کو بھی باپ کے مال میں سے حصہ دیا جائے گا. اتنا ہے کہ لڑکے کو ڈبل ملے گا, لڑکی کو اس کا آدھا ملے گا, سنگل ملے گا. ایک روپیہ لڑکے کو ملتا ہو تو 50 پیسے لڑکی کو ملیں گے. تو اس لڑکے بھتیجے نے یہ سوچا کہ یہ میرے چچا کی عمر لمبی ہو رہی ہے جس کی وجہ سے مجھے مال ملتا نہیں ہے, میری شادی بھی نہیں ہوتی ہے. تو شیطان نے ایک گندے کام کے لیے اس کو تیار کیا. کہا اچھا ایک کام کرتے ہیں, चचा जान को रात में मार डालेंगे, कत्ल कर देंगे। अल्लाह माल की ऐसी मोहब्बत से हमको महफूज फरमाए कि माल के खातिर आदमी किसी का मर्डर करने तैयार हो जावे। आज दुनिया में जितने भी मर्डर होते हैं, सोपारियां दी जाती है, उसमें ऐसी 90% माल दौलत प्रॉपर्टी के केस होते हैं। ये फना होने वाली दौलत के खातिर इंसान दूसरे इंसान को मार डालता है। ये तो सगा भतीजा है और उसने प्लान बनाया कि मैं अपने चचा का मर्डर कर डालूं। और फिर चचा के सारे पैसों पर मैं कब्जा कर लूं, प्रॉपर्टी अपने नाम पे कर लूं और चचा की लड़की से मेरी शादी भी हो जाएगी। और चचा की लाश को मैं कहीं डाल के आऊंगा, फिर मैं खुद फरियादी बनूंगा कि मेरे चचा को उसने मार डाला, उसने मार डाला। मैं खुद फरियाद करूंगा और दूसरों पर मैं तोहमत डालूंगा कि इन्होंने मार डाला है मेरे चचा को। और कातिलों के पास, यानी जिन पर तोहमत डालेंगे, सच्चा कातिल तो वो खुद है, जिन पर तोहमत डालूंगा उनके पास भी बड़ी रकम निकलवाऊंगा कि तुमने मेरे चचा को मार डाला, लाओ पैसे लाओ। उसको अरबी में दियत कहते हैं, कुरान में भी उसका जिक्र है कि कोई आदमी दूसरे आदमी को भूल से मार डाले। मसलन शिकार को गोली मारने गया, कोई आदमी दौड़ के आ गया, उसको गोली लग गई, वो मर गया। शिकार कर रहा था वो, तो ये भूल से मार डाला। तो ऐसी सूरत में भूल से जिसने मार डाला उसके पास दियत ली जाती है। दियत का मीनिंग 100 ऊंट लेने के। और आजकल का हिसाब लगाओ तो एक ऊंट हजारों का होता है, तो 100 ऊंट तो कितने लाख के होंगे। वो पैसे लेने का शरीयत का कानून है ताकि दूसरी मर्तबा कोई आदमी भूल ना करे, सजा तो मिलनी चाहिए। तो इसने ऐसा गंदा प्लान बनाया सगे भतीजे ने चचा के लिए। और फिर एक रात को अपने साथियों के साथ मिल करके अपने चचा को मार ही डाला, मर्डर कर डाला। फिर उसने गंदा खेल ये खेला कि वहां बनी इसराइल में कुछ अल्लाह के नेक बंदे रहते थे, अच्छे लोग भी थे, सब बनी इसराइल खराब नहीं थे। वो नेक और अच्छे लोगों का एक अलग महल्ला था और वो महल्ला कैसा था, उसके चारों तरफ उन्होंने दीवार बनाई थी और गेट रखा था। रात को ये लोग दरवाजा बंद कर देते थे, सुबह में दरवाजा खोलते थे ताकि कोई चोर, गुंडा, डाकू, बदमाश आदमी उनकी बस्ती में नहीं आवे, उनके महल्ले में नहीं घुस जावे। और दिन में जब दरवाजा खुला होता तो भी कोई गंदे आदमी को अंदर आने नहीं देते थे, गुनेगार को, फितना करने वालों को, शर करने वालों को अंदर नहीं आने देते थे कि हमारी बस्ती का माहौल अच्छा रहे। अब ये भतीजे साहब ने क्या किया, चचा को मार डाला, लाश लेके रातों रात गया और वो जो नेक लोगों के मेले की दीवाल में जो दरवाजा था, वो दरवाजा तो रात को बंद रहता था, वहां ले जाके लाश डाल दी। फिर सुबह में भतीजे ने, जो कातिल था, उसने ढोंग किया, और लोगों में दिखाने के लिए कभी यूं जाता, कभी इधर जाता, कभी इधर जाता, भाई क्या हुआ, मेरे चचा गुम हो गए हैं, है नहीं मेरे चचा घर में, ऐसा रोल करता दिखाने के लिए। फिर खबर आई कि लाश तो वहां दरवाजे के ऊपर पड़ी हुई है, तो इसने बहुत शोर मचाया, ओहो ये नेक लोग कहलाते हैं और इन्होंने मेरे चचा को मार डाला और लाश को दरवाजे पे फेंक दिया, शोर मचा दिया उसने। हालांकि वो मेले वाले बिचारे अच्छे लोग थे, उन्होंने कोई गलत काम नहीं किया था, मर्डर नहीं किया था। वो बिचारे परेशान, वो समझा रहे कि भाई हमने मर्डर नहीं किया, हमने नहीं मारा था, ना तुमने ही मर्डर किया है, पैसे लाओ मेरे चचा के खून के, और अपने दोस्तों को ले जाकर उनसे झगड़ने लगा, फितने करने लगा। तो वो सब नेक लोग जमा हुए और जमा होकर हजरत मूसा अलैहि सलाम के पास गए। हजरत, ये आदमी हमारे ऊपर इल्जाम देता है कि तुमने हमारे चचा को मार डाला, हमने नहीं मारा है, गलत बात है, और ये हमारे पीछे पड़ा है कि नहीं तूने ही मारा, तुम लोगों ने मारा, और हमसे पैसे मांग रहा है कि पैसे लाओ, पैसे मांगता है। तो ये भतीजा कहता है ये नेक लोगों ने कत्ल कर डाला। नेक लोग बिचारे कहते हैं हमने कत्ल नहीं किया, अब करे क्या, रात के अंधेरे का किस्सा, कोई देखने वाला नहीं। हजरत मूसा अलैहि सलाम ने अल्लाह से दुआ की, ए अल्लाह ये आदमी का सच्चा कातिल कौन है मुझे बतलाओ, किसने इस आदमी को मार डाला मुझे बताओ। अल्लाह ताला के यहां से जवाब मिला, मूसा इनको कहो कि कातिल का पता लगाना है कौन कातिल है, तो एक काम करना पड़ेगा। का क्या काम करना, का एक गाय लाओ اس گائے کو ذبح کرو اور اس کی جو دم ہوتی ہے اچھڑی کا حصہ وہ اس قاتل کے بدن پہ لگاؤ, جہاں قتل کا زخم ہے وہاں لگاؤ, تو تم کو فوراً پتہ چل جائے گا کہ اس کا قاتل کون. یہ خود بولے گا جو مر گیا ہے, وہ اس کی زبان سے نکلے گا کہ مجھے کس نے قتل کیا ہے. اب یہ بنی اسرائیل حیران رہ گئے کہ قاتل کون ہے اس کا پتہ لگانا ہے, اور اس میں گائے کاٹنے کی ایسا کیسا, یہ تو دونوں الگ چیز ہے. گائے کاٹنا الگ چیز اور قاتل کا پتہ لگانا الگ چیز ہے. ان کی کھوپری میں نہیں آیا, حالانکہ وہ اتنا سوچ لیتے کہ ہم کو کس نے کہا, اللہ کے نبی ہم سے کہہ رہے ہیں, نبی فرما رہے کہ ایک گائے کاٹو, اس کی دم یا اس کے گوشت کا لوتھڑا لے کر کے وہ لاش پر لگاؤ, ابھی تم کو پتا چل جائے گا. تو نبی کی بات فوراً مان لینی چاہیے, لیکن انہوں نے نہ کہنے کی تو ہمت نہیں ہوتی حضرت موسیٰ علیہ السلام کو کہ حضرت ہم گائے نہیں کاٹیں گے. وہ سمجھے کہ کوئی اسپیشل گائے ہوگی جس کو کاٹنے کا ہم کو حکم ملا ہے, اس لیے موسیٰ علیہ السلام کے سامنے نئے نئے سوال چالو کیے انہوں نے. یہ نہیں کہ جا کے سیدھے گائے کاٹ ڈالتے دم لگا دیتے, نہیں, سوالات چالو کیے اللہ کے نبی کے سامنے. حضرت نبی کریم صلی اللہ علیہ وسلم نے اس قصے کو جب بیان کیا قرآن کی آیت کا, تو حضور نے فرمایا کہ اگر یہ بنی اسرائیل جو گائے ملتی, کالی, سفید, لال, پیلی, ڈوبی, مریل, اچھی, پکڑ لا کے کاٹ ڈال دے, نبی کا حکم پورا کر ڈال دے, تو اللہ تعالی ان کو فوراً بتلا دیتے قاتل کون. لیکن یہ سوال کرنے گئے تو جتنے سوال کیے اتنے اللہ کے یہاں سے نئے نئے جواب آئے. یہ خود جو ہے سوال کرنے گئے, اور سوال کر کے انہوں نے اپنے کام کو مشکل بنا دیا, سخت کر ڈالا. ہوتے ہیں بعض لوگ ایسے مزاج کے, ان کو کہے کہ بھائی اللہ کے رستے میں کچھ صدقہ کر ڈالو, اب گھر جا کے صدقہ کر ڈالنے کا. لیکن بعض لوگ پوچھتے ہیں بھائی کیا صدقہ کرے, بھائی ایک آدھ بکرا صدقہ کرو. حضرت کتنے وزن کا بکرا صدقہ کرے, بھائی 20 کلو والا. کیسے کلر کا بکرا صدقہ کرے, بھائی کالے رنگ کا. حضرت سنگ ہوئے کہ سنگ نہیں ہوئے, بھائی سنگ والا کرنا. یہ بعض لوگوں کا ایسا مزاج ہوتا ہے, سوال پہ سوال, سوال پہ سوال, بھائی کہاں عمل کرو جا کر کے. تو یہ بنی اسرائیل نے بھی ایسے ہی دھندے کیے. حضور فرماتے کہ جو گائے ملتی کاٹ ڈالتے, بات پوری ہو جاتی ہے. لیکن یہ سوال کرنے بیٹھے, کیا کیا سوال کیے دیکھو, بڑی دلچسپ سوال ہے ان کے. اللہ نے ان کے ایک ایک سوال قرآن میں بیان کیے. پہلا سوال, قالوا ادع لنا ربك يبين لنا ما هي قال انه يقول انها بقرة لا فارض ولا بكر عوان بين ذلك ففعلوا ما تؤمرون. اس سوال جواب سے پہلے ایک بات اور سمجھو، جب حضرت موسیٰ علیہ السلام نے ان کو کہا کہ اللہ کا حکم ہے گائے کاٹو، تو یہ بدماش لوگ کیا بولے کہ نبی تم مذاق کرتے ہو، یعنی مذاق میں جھوٹی بات بولتے ہو، نعوذ باللہ، کبھی نبی ایسی بات بولے مذاق میں جھوٹی؟ نبی اللہ کا نام لے کے فرما رہے اور اس کو یہ لوگ مذاق میں جھوٹ سمجھ رہے ہیں، کتنی بڑی بے ادبی کی انہوں نے اللہ کے نبی کی. حضرت موسیٰ علیہ السلام نے فرمایا اللہ مجھے ایسا نادان کبھی نہیں بناوے کہ میں مذاق مذاق میں جھوٹ بولنے لگوں، اللہ ایسا نادان مجھے نہیں بناوے. دیکھو یہاں ایک مسئلہ سمجھ لو، ہماری شریعت میں کچھ چیزیں ایسی ہیں کہ مذاق میں کرو تو بھی وہ سچی ہو جاتی ہے، اس میں مذاق نہیں چلتی. مثال کے طور پر حدیث میں ہے، کوئی آدمی اپنی بیوی کو مذاق مذاق میں طلاق دے وے، طلاق ہو جائے گی؟ وہ یہ کہے کہ میں تو صرف ہنسنے میں مستی میں ٹائم پاس میں میں نے اس کو طلاق دی تھی، میں نے سچی مت تھوڑی دی تھی. تو بھی طلاق ہو جائے گی، مذاق میں ہنسی میں ٹائم پاس میں ایسے بول دے رہے تو بھی طلاق ہو جائے گی. اسی طریقے سے نکاح بھی ہے، کوئی خالی خالی مذاق میں کھیل میں نکاح پڑھ لے رہے. ایک لڑکی نے کہا کسی کو میرا نکاح ان سے پڑھا دو، انہوں نے پڑھا دیا، نکاح ہو گیا. کہا وہ تو میں نے خالی خالی مذاق میں کہا تھا، نہیں چلے، ہو گیا نکاح. اس میں کیسی مذاق شادی کے اندر؟ اور پرانے زمانے میں غلام باندھی ہوتے تھے، کوئی مذاق میں آزاد کرے تو آزاد ہو جائے. تو ہر چیز کی مذاق نہیں ہوا کرتی. حضرت نبی کریم صلی اللہ علیہ وسلم بھی مذاق کرتے تھے لیکن سچی. جیسے ایک ڈوسی اماں آئی حضور کے پاس، کہا حضور میں جنت میں جاؤں گی، تو حضور نے کیا فرمایا سچی مذاق کی، کہ دیکھو بڈھے اڈھے جنت میں نہیں جائیں گے، بڈھیاں جنت میں نہیں جائے گی. وہ تو رونے لگی کہ حضور پھر میرا کیا ہوگا، میرا کیا ہوگا. کہا سن تو صحیح، اللہ بڈھوں کو جوان بنا کے جنت میں بھیجیں گے، بڈھے بنا کے جنت میں نہیں بھیجیں گے، جوان بنا کے بھیجیں گے. ایسی سچی بات حضور، ہنسانے کے لیے، کبھی دل جوئی کے لیے ایسی باتیں کرتے تھے حضور. لیکن ایسی چیزیں شادی کی طلاق کی، اس میں کبھی تھوڑی مذاق ہوئے. تو حضرت موسیٰ علیہ السلام یہ فرما رہے ہیں کہ اللہ کا حکم ہے گائے کاٹو، تو یہ بدماش لوگ کہتے ہیں کہ آپ مذاق میں جھوٹ بول لے. حضرت نے کہا نہیں، میں کبھی جھوٹ نہیں بول سکتا مذاق میں، ایسا نادان بننے سے اللہ میری حفاظت کرے. اب انہوں نے سوال کیا، کیا سوال کیا؟ 68 نمبر کی آیت ہے، کہنے لگے کہ آپ اللہ تعالی سے دعا کیجئے، درخواست کیجئے کہ ہم کو صاف صاف بتلا دیوے کہ وہ گائے کیسی ہونی چاہیے. تو اللہ تعالیٰ کے یہاں سے جواب ملا کہ ان کو کہو کہ گائے بہت بڈھی بھی نہیں ہوئے और बिल्कुल बच्ची बछड़ी भी नहीं होवे, बीच बीच की होवे, बिल्कुल बुढ़ी ऐसी भी नहीं चाहिए, न बिल्कुल कम उम्र की बछड़ी वो भी नहीं चाहिए, दरमियानी उम्र की चाहिए। आगे अल्लाह की तरफ से यूं कहा गया, जो हुक्म मिला उस पर तुम अमल कर डालो। ये भी आसान था, एक आध गाय ढूंढ डाल दे, जो बुढ़ी भी न हो जो बछड़ी भी न हो, ऐसी लाके काट डाल दे। लेकिन इनसे रहा नहीं गया, दूसरा सवाल किया हजरत मूसा अलैहि सलाम से, قال ادع لنا ربك يبين لنا ما لونها قال انه يقول انها بقرة صفراء فاقع لونها تسر الناظرين। दूसरा सवाल, हजरत अल्लाह ताला से यूं पूछो कि हमको साफ साफ बतलावे कि गाय का रंग कैसा होना चाहिए। अल्लाह के यहां से जवाब आया, मूसा अलैहि सलाम ने सुनाया कि वो गाय तेज यानी डार्क जर्द रंग की होनी चाहिए, यानी पीले रंग की, जो भी उसको देखे वो देख के खुश हो जावे, ऐसी डार्क पीले रंग की होनी चाहिए। अब देखो गाय में पीला रंग ढूंढना बहुत मुश्किल, सवाल करने गए सीधे सीधे काट डाल दे, बहुत पूछ पूछ नहीं करते, अब अल्लाह को पूछने गए रंग कैसा है, तो जवाब में आया कि डार्क पीला रंग, येलो रंग की गाय होनी चाहिए, वो काटो। और ऐसा डार्क रंग होना चाहिए कि देखने वालों को अच्छा लगे। देखो अपने यहां मीठे चावल बनाते हैं तो मिठास तो शक्कर या गुड़ डालो उससे आती है, लेकिन कलर डालने का मतलब क्या है? कलर से थोड़ी मिठास आती है, मिठास तो शक्कर और गुड़ से आती है। कलर डालते क्यों है? जरा अच्छा दिखे कि जर्दा, जर्दे को जर्दा इसीलिए कहते हैं उसके कलर की वजह से, उर्दू में जर्द कहते हैं पीले रंग, वहीं से है जर्दा। तो वो कलर डालते क्यों? जरा अच्छा दिखे इस वास्ते। तो अल्लाह के यहां से भी यही जवाब आया कि इनको कहो पीले रंग की गाय काटे, डार्क पीला एकदम गहरा रंग, और जो देखे उसका कलर अच्छा दिखना चाहिए। इस जगह हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के चचाजाद भाई, चचा के बेटे हजरत अब्दुल्लाह इब्ने अब्बास रदी अल्लाहु ताला अन्हु इरशाद फरमाते हैं कि जो आदमी पीले रंग के जूते पहने वो आदमी हमेशा खुश रहता है। इसीलिए जिनको टेंशन उलझन बहुत रहती हो, गम गम में रहता हो, तो इस पर अमल करके देखो। एक सहाबी की बात है कि पीले रंग की जो आदमी जूतियां पहने वो आदमी हमेशा खुश खुर्रम रहेगा, कलर का असर दिमाग पे पड़ता है। इसलिए नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने सफेद कपड़े पसंद फरमाए, क्योंकि कलर का असर दिमाग और सोच पे पड़ता है। काला एकदम डार्क लाल, ऐसे कलर कोई अच्छे कलर नहीं है पहनने के लिए। वो तो जो लोग मातम करते हैं वो लोग ऐसे काले कपड़े पहनते हैं, हुजूर ने सफेद कपड़े पसंद फरमाए। बाज हदीसों में कि स्केच वाली यानी लाइनिंग कपड़े में, लाल रंग की लाइनिंग वाली चादर भी आपने ओढ़ी है, तो ऐसा कलर जो लाइट हो, सफेद हो, کھلتا ہوا ہو، یہ اچھے کلر ہے، اس کا دماغ پر اثر پڑتا ہے. تو یہ دوسرا سوال انہوں نے کلر کے لیے کیا. چلو کوئی ڈاک پیلے رنگ کی گائے لا کے کاٹ ڈالتے، لیکن نہیں. ابھی تیسرا سوال، کیسے فتین لوگ، قال ادع لنا ربك يبين لنا ما هي ان البقرة تشابه علينا وانا ان شاء الله لمهتدون. کہنے لگے کہ آپ اللہ تعالی سے درخواست کیجئے کہ ہمیں صاف صاف بتلا دے کہ وہ گائے کیسی ہونی چاہیے. ہمیں تو گائے کے بارے کے اندر شک شبہ ہو گیا، سمجھ میں نہیں آتا کیسی، اور اللہ نے چاہا تو اب جواب جو آئے گا تو ہم کو ضرور پتہ چل جائے گا کہ کیسی گائے چاہیے. اب دو سوال کے بعد انشاءاللہ بولے، پہلے انشاءاللہ نہیں بولے. دو جو سوال کے جواب اللہ کے یہاں سے کڑک آئے کہ گائے ایسی ایسی ہونی چاہیے، تو اب بولے کہ اب تیسرے سوال پر تو انشاءاللہ ہم کو پتا چل جائے گا کہ گائے کیسی ہونی چاہیے. تو اللہ کے یہاں سے جواب آیا، قال انه يقول انها بقرة لا ذلول تثير الارض ولا تسقي الحرث مسلمة لا شية فيها قالوا الآن جئت بالحق فذبحوها وما كادوا يفعلون. کہنے لگے حضرت موسیٰ علیہ السلام کہ اللہ یوں فرماتے ہیں کہ وہ ایسی گائے ہونی چاہیے جس نے آج تک زمین میں ہل نہیں چلایا ہو. گائے کو، بیل کو ہل چلانے کے کام میں لیا جاتا ہے، زمین جوتنے کے کام میں لیا جاتا ہے. کیسی ہونی چاہیے جس نے آج تک کوئی کام نہیں کیا ہو. کھیتی میں پانی بھی دینے کے لیے نہیں گئی ہو. پرانے زمانے میں جب موٹر نہیں تھی تو ریٹ ہوتے تھے چمڑے کے، اس کو پانی میں سے کھینچنے کے لیے گائے کو استعمال کرتے تھے، اس سے پانی آتا تھا کنویں میں سے، بڑے بڑے ریٹ ہوتے تھے. میں نے بھی اپنے بچپن میں وہ ریٹ دیکھے ہیں. اب تو موٹر کا زمانہ آ گیا، ریٹ ختم ہو گئے. تو کہا وہ پانی کھینچنے کے کام میں بھی نہیں آئی ہو اور پوری سلامت ہو کہ اس کے بدن پر کوئی داغ نہ ہوئے. بعض مرتبہ کیا ہوتا ہے، پوری سفید گائے لیکن بیچ میں ایک کالا داغ ہے، یا کالی گائے ہے سفید داغ ہے، یا کوئی زخم کا نشان ہے. تو اللہ نے فرمایا کہ دیکھو جس گائے نے کبھی ہل نہیں چلایا، کبھی پانی نہیں کھینچا، پورے بدن پر کوئی داغ نہیں ہوئے، ایسی گائے ہونی چاہیے. جب ایسے کڑک کڑک جواب اللہ کے یہاں سے آئے تو سدھر کے کہلے لگے، قال الآن جئت بالحق فذبحوها وما كادوا يفعلون. اب بولے، ہاں موسیٰ، اب ٹھیک ٹھیک ہم کو پتا چل گیا کیسی جائے چاہیے، اب زیادہ سوال نہیں کرنے. اس کے بعد انہوں نے ذبح کیا، لیکن لگتا نہیں تھا کہ وہ ذبح کرے. دیکھیے جتنے سوالات کرتے گئے اتنے سخت جواب اللہ تعالی کے یہاں سے آتے گئے. اب آگے بڑا دلچسپ قصہ ہے کہ ایسی گائے کہاں سے لاوے کہ جو بڈھی بھی نہ ہو، بالکل کم عمر کی بھی نہ ہو، اور جس کا رنگ بھی ایک دم ڈاک پیلا ہو، جس نے کبھی کھیتی میں کام نہیں کیا ہو. اتنی ساری شرط والی گائے ڈھونڈنے کی، وہ کوئی آسان کام تھوڑا ہی ہے. چنانچہ وہ گائے تلاش کرنے نکلے. آگے کا قصہ بعد میں انشاءاللہ. یہاں میں ایک معجزہ سنانا چاہتا ہوں حضرت نبی کریم صلی اللہ علیہ وسلم کا. دیکھو موسیٰ علیہ السلام کے زمانے میں یہ مرڈر کا قصہ ہوا ہے, تو قاتل کون ہے یہ پتہ لگانے کے لیے گائے کی بات آئی. آگے آئے گا انشاءاللہ کہ گائے کٹے گی پھر اس کی دم لگائیں گے پھر وہ خود بولے گا مردہ. لیکن ایسا قصہ ایک مرتبہ خود حضرت نبی کریم صلی اللہ علیہ وسلم کے مبارک زمانے میں بھی ہوا. ایک لڑکی تھی, اس نے کچھ سونے کے کڑے پہن رکھے تھے. کوئی یہودی اس نے وہ سونا چرانے کی نیت سے وہ لڑکی کو کہیں لے گیا, ایک پتھر پر اس کا سر رکھا اور دوسرا پتھر لے کے وہ لڑکی کے سر پہ مار دیا. اور چھوٹی لڑکی کو پتھر مار کے کھوپڑی توڑ کے چورے چورے کر دیے, مار ڈالا بچی کو. اور ہاتھ میں سے سونے کے کڑے نکال کے چلا گیا. اب شور ہوا کس نے بچی کو مارا کس نے بچی کو مارا, حالانکہ وہ بھی اسی طرح قریبی رشتے دار تھا مرڈر کرنے والا. جس نے مارا بالکل وہ لڑکی کا قریب کا رشتے دار. اب قصہ آیا حضور کے پاس, حضور انصاف کرتے تھے مدینے میں, تو آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ خود اس مری ہوئی لڑکی سے سوال کرو کہ تجھے کس نے مارا ہے, پوچھو اس کو. تو لوگوں نے اس لڑکی کو پوچھنا چالو کیا. جتنے جتنے لوگوں کے نام پر شک تھا, اس نے مارا ہوگا اس نے مارا ہوگا اس نے مارا ہوگا, ایک طرف سے سب کے نام چالو کیے. تو وہ لڑکی کچھ نہیں بولتی, نہ کسی کا نام آتا کچھ نہیں. جب نام بولتے بولتے بولتے سچے مار ڈالنے والے کا نام آیا, جس نے مار ڈالا تھا جس نے سونا چرایا تھا, جب اس کا نام آیا تو وہ مری ہوئی لڑکی نے سر ہلا کے اشارہ کیا, اسی نے مجھے قتل کیا ہے. یہ حضرت نبی کریم صلی اللہ علیہ وسلم کا معجزہ تھا. پکڑوایا حضور نے اس کو, جاؤ پکڑ کے لاؤ. اور پھر سختی سے اس کو پوچھا لوگوں نے, تو اس نے اقرار کر لیا کہ ہاں میں نے اس لڑکی کو مارا تھا سونے کے واسطے. حضور نے فرمایا انصاف میری شریعت کا یہ ہے. اس حدیث کا حاصل میں سنا رہا ہوں کہ انصاف میری شریعت کا, آپ کی مبارک شریعت کا یہ, جس طریقے سے اس نے لڑکی کو مار ڈالا تھا سیم اسی طریقے سے اس کو مار ڈالا, یہ ہے انصاف. چنانچہ وہ یہودی کا سر پتھر پہ رکھوایا اور دوسرا پتھر لے کے اس کو مروا دیا. جب ایسا انصاف ہوتا ہے زمین پر تو جا کر کے غلط مرڈر کے قصے رک جاتے ہیں. اور یہاں تو قاتل کھلے عام پھرے, پھر قتل کے قصے کہاں سے بند ہوئے. یہ ہماری شریعت کے انصاف کا قانون ہے. اللہ تعالی پیغمبروں کی باتوں کو صحیح ماننے والا ہمیں بنا دے. دین کی بات میں بہت واندے وچ کے سوال جواب نہیں نکالنے کے, جو بات کہی عمل کر لینے کا. بھائی قرآن پڑھو, پڑھ لینے کا. اب تم مجھے یہ پوچھنا ہو حضرت کون سی سورت پڑھے, کون سے نمبر کی آیت پڑھے, کب پڑھے, کتنی مرتبہ پڑھے, کوئی سوالات ہوئے. कुरान पढ़ो बस, रोजाना कुरान पढ़ लेने का, जितना पढ़ सको पढ़ो उसको। अल्लाह हमारे लिए शरीयत पर अमल को आसान फरमाए। ये सवाल आ चुका है कि पंजाब में सरहिंद शरीफ में एक दरगाह है, तो जो हाफिज वहां कुरान सुनाता है वो भूलता नहीं है। हजरत मुजद्दिद अल्फ सानी रहमतुल्लाह अलैह, शेख अहमद सरहिंदी रहमतुल्लाह अलैह, जो सिलसिले नक्शबंदिया मुजद्दिदिया के बड़े अकाबिर बुजुर्गों में से हैं, जैसे हमारा सिलसिले चिश्तिया है, अगरचे एक शाख अपनी नक्शबंदिया सिलसिले की भी है, तो ये शेख अहमद सरहिंदी रहमतुल्लाह अलैह पंजाब में एक जगह है सरहिंद, यहां से फ्रंटियर मेल जाती है, पश्चिम एक्सप्रेस जाती है, वहां उसका स्टॉप भी है, वहां हजरत का मजार है। उसके मुजर्रबात में से है कि जो आदमी एक रात में, जो हाफिज वहां बैठ के पूरा कुरान पढ़ ले एक रात में, तो फिर वो हाफिज कभी कुरान भूलता नहीं है। बहुत से लोग जाते हैं वहां पर ठंडी के मौसम में, क्योंकि पंजाब के उस इलाके में ठंडी के मौसम में 5 बजे मगरिब हो जाती है, 5:15 पर, और फजर देर से होती है, 7:30-7:15 ऐसे टाइम पर, तो उस सीजन में रात लंबी होती है, तो जाते हैं और पूरी रात वहां बैठ के कुरान पढ़ते हैं। ऐसे तो रात को दरगाह बंद हो जाती है, लेकिन जब वहां कहते हैं कि हमको कुरान पढ़ना है तो वो खुला रखते हैं, इजाजत देते हैं। तो उसके मुजर्रबात में से हैं कि इंशाल्लाह वो हाफिज भूलेगा नहीं, लेकिन इसका ये मतलब नहीं कि फिर वो याद नहीं करे, याद तो करना ही पड़ेगा, ये दुनिया है, दुनिया में असबाब तो अपना नहीं पड़ते हैं। ये सवाल किया है कि जो चूड़ियां नकली होती है रोल गोल वगैरह की, वो पहनना कैसा है। देखो, पहनना जायज तो है, लेकिन सुन्ना चांदी पहनो वो अच्छा है। अगर किसी की एक रकात छूट गई हो, इमाम के सलाम फेरने के बाद जो इमाम ने दूसरी रकात में सूरत पढ़ी हो, तो मुक्तदी को उससे पहले वाली सूरत पढ़ना चाहिए या बाद वाली? मुक्तदी अपनी उस रकात के अंदर आजाद है, इमाम का पाबंद नहीं है, लिहाजा इमाम साहब ने जो पढ़ी उससे पहली या उसके बाद की पढ़े, ये कोई उसके लिए जरूरी नहीं। एग्जाम्पल, इमाम साहब ने पहली रकात में जो है अम्मा यतसालून पढ़ी है, तो आप ना आप उससे पहले वाली पढ़ोगे ना बाद वाली पढ़ोगे, आप तो अलम तरह से वन नास तक में पढ़ोगे। कादिर भाई का इंतकाल हो गया, अल्लाह ताला उनकी मगफिरत फरमावे, उनके दर्जात को जन्नतुल फिरदौस में बुलंद फरमावे, करवट करवट करोड़ों रहमतें नाजिल फरमावे। रजब का महीना चल रहा है, बार बार दुआ पढ़ा करो, अल्लाहुम्मा बारिक लना फी रजब व शाबान व बल्लिगना रमदान। नमाज के मसाइल में से एक मसला समझ लो, आज देर हो गई है, तो नीयत के मसाइल बताए थे, हाथ उठाने के मसाइल बतलाए थे, और हाथ बांधने का तरीका बतलाया था। हाथ बांधने के सिलसिले में ये बात याद रखो कि ये जो सीधे हाथ की हथेली है और ये उल्टे हाथ की हथेली है, तो ये सीधे हाथ की हथेली को उल्टे हाथ की हथेली पर रखना है, और ये छोटी उंगली और अंगूठे से यूं राउंड बनाने का, और ये 3 उंगली को बीच में रखने का। देखो ऐसा, ये हथेली इस हथेली पर आ गई, और ये छोटी उंगली और अंगूठे से ऐसा राउंड बना के फिट पकड़ लेने का, ये हुआ उसको पकड़ने का तरीका हाथ को, और नाफ डूटी के नीचे रखने का, ये नमाज में हाथ बांधने का तरीका है। सना के मुतालिक ही याद रखो, کہ سنا ہر ایک کو پڑھنی ہے، لیکن سنا ایسا نہیں بولنے کا، ڈائریکٹ سبحانک اللہم وبحمدک وتبارک اسمک وتعالی جدک ولا الہ غیرک، ڈائریکٹ سنا پڑھنے کے. ہاں اگر تم امام کے پیچھے دیر سے آئے، امام صاحب نے قرآن پڑھنا چالو کر دیا، الحمد پڑھنا چالو کر دی، پھر تم آ کے اللہ اکبر کہہ کے باندھو، تو آپ کو سنا نہیں پڑھنے کی، تو پھر نیت کر کے ڈائریکٹ اللہ اکبر کہہ کے نماز میں شامل ہو جانے کا. اللہ ہماری نمازوں کو صحیح فرمائے. سبحانک اللہم وبحمدک وتبارک اسمک وتعالی جدک ولا الہ غیرک، اللہم صل وسلم وبارک علی سیدنا مولانا محمد وعلى آل سیدنا ومولانا محمد کما تحب وترضى عدد ما تحب وترضى یا کریم. ربنا آتنا فی الدنیا حسنة وفی الآخرة حسنة وقنا عذاب النار. ربنا هب لنا من ازواجنا وذرياتنا قرة اعین واجعلنا للمتقین اماما. اللهم اغفر امة سیدنا محمد صلی اللہ علیہ وسلم. اللهم ارحم امة سيدنا محمد صلى الله عليه وسلم. اللهم تجاوز عن امة سيدنا محمد صلى الله عليه وسلم. اللهم اصلح شان امة سيدنا محمد صلى الله عليه وسلم. اللهم انا نسألك رضاك والجنة. اللهم انا نسألك رضاك والجنة. اللهم انا نسألك رضاك والجنة. اللهم بارك لنا في رجب وشعبان وبلغنا رمضان. اللهم بارك لنا في رجب وشعبان وبلغنا رمضان. اللهم بارك لنا في رجب وشعبان وبلغنا رمضان. اے اللہ ہمارے گناہوں کو معاف فرما، تمام مرحومین کی مغفرت فرما دے، درجات کو جنت میں بلند فرما دے. اے اللہ رمضان کی عبادتوں سے ہمیں مالا مال فرما دے. اے اللہ ہمیں صحت تندرستی عافیت سلامتی عطا فرما، حسن اخلاق سے رہنے والا بنا دے، پورے عالم میں اہل ایمان کی جان مال عزت آبرو جائیداد کی حفاظت فرما لے، دشمنوں کے ہر شر سے حفاظت فرما لے، تمام انسانوں اور جناتوں کو ایمان اور ہدایت عطا فرما دے، امن و امان سکون چین محبت کا ماحول قائم فرما دے، زلالت گمراہی شرک کفر نفاق شقاق سے، اے اللہ بد اخلاقی سے بد کرداری سے ہماری حفاظت فرما، ہم کو ہماری اولادوں کو ہماری نسلوں کو تیرے دین کے لیے قبول فرما لے، ہماری جائز ضروریات اور حاجات کو تیرے خزانے غیب سے پورا فرما دے، ہماری مرادوں کو پورا فرما دے. نبی کریم صلی اللہ علیہ وسلم نے جتنی بھلائیاں مانگی ہمیں اور پوری امت کو عطا فرما، جن شرور سے پناہ چاہی اے اللہ ہماری اور پوری امت کی حفاظت فرما. سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب